महासचिव र दुईजना उपमहासचिव रहनेछन्। आठौं महाधिवेशनबाट बहुपदीय प्रणालीमा गएको एमालेमा अहिले उपाध्यक्ष र सचिव पद तीन तीनजनाको छ। कम्युनिष्ट पार्टीहरू सिद्धान्तका आधारमा चल्छन् तर एमालेमा सिद्धान्तको बहस नभएको भनेर आलोचना भइरहेको छ। चारचोटि मिति सरेर हुन लागेको एमालेको नौ महाधिवेशनका सवाल पद भागभण्डा मात्र हो वा यो नेतृत्वले कस्तो यो महाधिवेशनले कस्तो नेतृत्व चयन गर्दैछ, महाधिवेशनका एजेन्डा के छन्। आज हामी यिनै प्रश्नहरूको सेरोफेरोमा छलफल गर्दैछौँ। हामीलाई फोन गर्नुहोस् 1660013457 मोबाइल प्रयोग गर्ने श्रोताले एसएमएस गर्न सक्नुहुन्छ। एनसी टाइप गरेर स्पेस दिनुहोस् अनि आफ्नो प्रश्न वा विचार लेखेर हाम्रो नम्बर 5500 एसएमएस गरिदिनुहोस्। तपाईँ हामीलाई फेसबुक र ट्विटरमा समेत भेट्न सक्नुहुन्छ। हामीसँग आज स्टुडियोमा पाउन हुनुहुन्छ नेकपा एमालेका उपाध्यक्ष विद्या भण्डारी। विद्याजीलाई कार्यक्रममा स्वागत छ। धन्यवाद कल्पनाजी। महाधिवेशन अब सङ्घारमै आइपुगेको छ, तयारी कहाँ पुग्यो? एकदमै अब तयारी पनि अन्तिम चरणमा पुगिसकेको छ। महाधिवेशन भन्नाले विशेष गरेर विचार र नेतृत्वको सवाल हो र अब व्यवस्थापकीय कामहरू पनि कतिपय हुन्छन्। त्यसले गर्दाखेरि अब प्रतिनिधि कसरी आउने, कति सदस्य बराबर प्रतिनिधि हुने, अब महिला दलित मजदुरहरूको कसरी प्रतिनिधित्व गराउने देखि लिएर अब विधान, पार्टीको कार्यक्रम, संगठनात्मक प्रस्ताव जुन जिल्ला जिल्ला हामीले पठाउनु पर्छ त्यो कामहरू सम्पन्न भइसकेको छन् र अब आन्तरिक तयारी भनेको हलको सजावट, प्रतिनिधिहरूको लागि आवास, बस्ने होइन खाने पिने, अब ती सबै व्यवस्थापनहरू को तयारी भइरहेको छ। जे होस् ढिलो भए पनि हाम्रो महाधिवेशन करिब एक वर्ष अगाडि नै हुनुपर्थ्यो, ढिलो भयो तर ढिलो भए पनि राम्रैसँग तयारी भएको छ र बर्खाको समय भएको कारणले गर्दाखेरि अब धेरै ठुलो मास मिटिङ चाहिँ नगरेर आम सञ्चार माध्यमको माध्यमबाट नै आम मानिसहरूलाई जानकारी दिने गरी हलबाटै हामीले चाहिँ उद्घाटन गर्नुपर्ने स्थिति देखिन्छ। यो तयारीको कुरा भयो, अब हिजो भर्खर आएको कुरा जुन 15 सदस्यीय पदाधिकारी रहने यसमा अब सहमति लगभग भयो भनेर भने यो सत्य हो? यो के भएको हो भने केन्द्रीय कमिटीको बैठक अत्यन्तै लामो हुने भयो। हामीले तल तल जुन सर्कुलर विधान सर्कुलर गर्नुपर्ने हो छलफलको लागि त्यो पठाउन ढिलो भइसकेको छ। 7 गते प्रतिनिधि चयन हुने बेला भइसक्यो। यस्तो अवस्थामा केन्द्रीय कमिटीको बैठक चाहिँ अलिकति छोटो छरितो गरौँ भन्ने हिसाबले हामीले एउटा कार्यदल बनायौँ केन्द्रीय कमिटीभित्र। त्यही समा केही जुन विषयहरू छन् तिनलाई त्यो कार्यदलले छलफल गरेर सर्कुलर गर्ने भनेर र कार्यदलमा बसेर छलफल गर्दाखेरि त्यो कुरा तय भयो भन्ने कुरा मैले पनि सुनेको हुँ। म चाहिँ कार्यदलमा थिइनँ, त्यस्तो धेरै पहिले छलफल भएको होइन पदाधिकारीको सम्बन्धमा। अध्यक्ष एक त हुँदै हो होइन र उपाध्यक्ष कतिजना राख्ने भन्ने पनि यो प्रश्न नै थियो। पहिला 3 गरेको, 3 राख्ने कि नराख्ने, 1 मात्रै गर्ने कि 2 मात्रै गर्ने कि 5 गर्ने कि, यस्ता सवालहरू चाहिँ उठेका हुन् होइन। र अब महासचिव एक हो, अब हुन त कतिपय ठाउँमा महामन्त्री भनेर 2 पनि 3 पनि राख्ने पनि चलन त्यस्तो देखिएको छ। नेपालमै पनि नेपाली काङ्ग्रेसको महामन्त्री 2 छन्, इन्डियामा 2 भन्दा बढी छन् होइन पार्टीको। अब नेपालमा चाहिँ हामीले खास गरेर हाम्रो पार्टीमा 1 मात्रै महासचिव राख्ने हाम्रो प्रावधान रहँदै आएको हो, त्यसमा धेरै विवाद भएन र उपमहासचिव पनि राख्नुपर्छ भन्ने कुरा भएको हो। हाइरार्की धेर हुन्छ कि भन्ने कुरा पनि उठेको, तैपनि अहिले 2 प्रस्ताव गर्ने कि भन्ने त्यस सवालमा सामान्य कुराहरू छलफल भएको छ। र सचिव बरु अब पदाधिकारीको पहिलो चरण पहिलो खुड्किलो सचिव भएको हुनाले सचिवबाट चाहिँ सुरु गर्ने कि अब सचिव चाहिँ अलिकति पदाधिकारी धेरै बनाउनु पर्छ कि कामको आवश्यकताले परिभाषित काम अनुसार नै भन्ने कुरा पनि हाम्रो चलेको, त्यसैले यो अन्तिम डिसिजन होइन, अन्तिम डिसिजन चाहिँ महाधिवेशनको हलले नै गर्छ। तर अब नेताहरूले यही कुरालाई नै समर्थन गर्नुहुन्छ या अब कार्यकर्ताबाट उठेको भावना अनुसार, होइन कार्यकर्ताले कस्तो यसमा दृष्टिकोण राख्छन्, यो पदाधिकारी विस्तार गर्नु ठिकै हो टिमवर्कको हिसाबले भन्ने हुन्छ कि धेरै यो हाइरार्की खडा गरेर झन् काम गर्न गाह्रो हुन्छ भन्ने दृष्टिकोण आउँछ, त्यो दृष्टिकोणको आधारमा यो यसको अन्तिम चाहिँ निर्णय हुन्छ। अब महाधिवेशनमा लिएर जाने कुरामा त विवादै भयो नि, किनभने कार्यदललाई हामीले जिम्मा दियौँ, अब आफूले जिम्मा दिएको कार्यदलले त्यो प्रस्ताव भनिसकेपछि त्यो छलफलमा त जाने नै भयो होइन। अब त्यो गएपछि हाम्रो के छ भने कार्यकर्ताको मनोविज्ञान अब नेताहरूले समर्थन गरेर ल्याएको होला, अब यही मानौँ न त भन्ने त्यस्तो भावना पैदा हुन पनि सक्छ, अथवा यो त एकदम ज्यादा भयो भन्ने पनि हुनसक्छ, अथवा कम भयो भन्ने पनि हुनसक्छ। अब यसको आधारमा अन्तिम फैसला चाहिँ महाधिवेशनबाटै हुन्छ, यो फैसला भइसकेपछि मात्रै नेतृत्वको अनि चयन हुन्छ महाधिवेशनबाट। यो आवश्यकता यति अब यहाँ आज हिजो यहाँहरूको यो कार्यदलको यो कुरा भयो भनेर पत्र पत्रिका आएको छन्, जम्बो यो पदाधिकारी हुनु पर्यो, केन्द्रीय समिति जम्बो छन् छन् हाम्रो पार्टीहरूमा, पदाधिकारी पनि जम्बो एमाले अब सुरुवात गर्न लाग्यो भनेर आवश्यकता किन परेको यस्तो? त्यही त जम्बो भन्ने चाहिँ अब आलोचना हुनु स्वाभाविकै हो, त्यही भएर अलिक कसरी व्यवस्थापन गर्ने भन्ने कुरामा चाहिँ हामी हाम्रो बिचमा पनि छलफल चाहिँ भएको घटाउनु पर्छ कि पहिला पनि धेर पो भन्ने कुरा उठेको थियो, तर अब टिम चाहिन्छ अलिकति, अध्यक्ष एक्लै भन्दा अब केही पदाधिकारी भयो भने डिसिजन गर्नलाई जुन हामीले चाहिँ सामूहिक नेतृत्व प्रणाली भनेका छौँ नि, सामूहिक नेतृत्व प्रणालीमा चाहिँ अध्यक्ष लगाए केही पदाधिकारीहरू भयो भने अब पहिलाको प्रचलनमा अध्यक्ष एक, उपाध्यक्ष एक, महासचिव एक, सचिव एक, कोषाध्यक्ष पनि राख्ने चलन हो जनसङ्गठनहरूमा चाहिँ त्यसरी गर्ने गरेको थियो। अब पार्टीले चाहिँ नयाँ सुरुवात गर्यो, अब यो जम्बो भन्ने कुरा पनि हुँदै हो, त्यसलाई त अब जम्बो नै हो, त्यो नेपालको यति सानो जनसङ्ख्याको बीचमा यत्रो ठुलो पदाधिकारीको ग्रुप चाहिन्छ, एउटा पार्टीभित्र यति चाहिन्छ कि चाहिँदैन, बस भएको छैन मैले यहाँलाई भने नि स्पष्ट, किनभने एकदम बैठकहरू ढिलो ढिलो हुने अनि त्यसमा पनि बैठक पुरा दिन सञ्चालन गर्न नपाइने, एकातिर संविधान सभा संसद पनि चलेको, अर्कोतिर हाम्रो केन्द्रीय कमिटीको बैठक महाधिवेशन नजिकिँदैछ, यो जुन समयको अत्यन्तै सीमा रह्यो र हामीले पहिला जसरी तयारी गर्नुपर्थ्यो यो अलिकति चाहिँ यो बिचमा आएर एकदम महाधिवेशनको सङ्घारमै यस्तो पदाधिकारीको चाहिँ जम्बो जेट तेर्साउनु पर्ने भन्ने जुन परिस्थिति चाहिँ हामीले पहिले विधान सम्मेलन गर्नुपर्छ भन्ने सोच अगाडि सारेका थियौँ र दुई वर्ष करिब अगाडि विधानको बारेमा हामीले धेरै छलफल पनि गरेका थियौँ, तर विधान चाहिँ सम्मेलन हामीले गर्न सकिएन विभिन्न कारणले। अब त्यतिखेर विधान सम्मेलन गरेको भए विधान त्यही पारित हुन्थ्यो, त्यही विधान अनुसार अगाडि बढ्न सकिन्थ्यो, र विधानमा चाहिँ जसरी एकदम सुविचारित हिसाबले होइन धेरै महाधिवेशनको रनको जुन चढेको छ त्योभन्दा अगाडि नै विधानको बारेमा प्रोग्रामको बारेमा अलि राम्रो छलफल गर्न पाएको भए राम्रो हुन्थ्यो। अब नेतृत्व निर्माण हुने बेलामै यी सबै कुराहरू आइलागिसकेपछि धेरै समय दिन पनि नभ्याएको जस्तो पनि हामीले चाहिँ महसुस गरिराखेका छौँ। त्यसैले जुन अब लोकले हामीलाई भनेको छ अब त्यो त अब प्रस्ताव त्यसरी गइसकेपछि उहाँहरूले भन्नु स्वाभाविक कुरा हो, होइन मलाई स्वाभाविक आलोचनाको रूपमा लिन्छु, तर अब महाधिवेशन हलमा र अब जिल्ला जिल्लामा पनि बहस हुन्छ नि त यस विषयमा, जिल्लाहरूबाट र अब महाधिवेशनमा आएका प्रतिनिधि अधिकांश प्रतिनिधिले जस्तो यसमा चाहिँ अवधारणा राख्छन् त्यही अनुसार हामी गर्छौँ। हामी त्यसमा सच्याउनै नसकिने भन्ने कुरा पनि हुँदैन, यथावत हुन पनि सक्छ। अझ थपौँ भने कसैले कोषाध्यक्ष थप्नुपर्छ भन्ने भने होइन, अब उपसचिव थपौँ भन्ने भने झन् बढ्न पनि सक्छ। यहाँले भनेअनुसार त अब जिल्लामा त के हुन्थ्यो र अब बस त टाइमै छैन हामीसँग, पहिलो कुरा त होइन। दोस्रो कुरा, यहीँ त सुनिएन यो जम्बो राख्नु हुँदैन भन्ने नेताहरूका कुरा, यहीँ पार्टीभित्र यहीँ बल्कु कार्यालयमा त सुनिएन भने अब महाधिवेशनमा त के सुनिन्छ भन्ने एउटा उपन्त छ नि त, मतलब एउटा आशंका छ अथवा त्यसको आधार छैन। होइन, जम्मो राख्नु हुँदैन भन्ने सोच भए पनि त्यहाँ जमेर चाहिँ छलफल त गरिएको छैन नि त। अब समय चाहिँ अब ल कार्यदलले के ल्यायो भने पाँचजना प्रस्ताव गरेको मलाई थाहा छैन, वास्तवमा बन्ने हो भने मलाई पनि थाहा छैन होइन। अब के गर्नुभयो त कार्यदलबाट भन्दा, यसो यसो गर्यो भनेपछि अब ठिकै छ पठाम भन्ने हो, किनभने त्यहाँ रोकेर फेरि छलफल गर्न सक्दा त दिन बढ्दै जान्छ नि। अब हामीले महाधिवेशन एकदमै गर्नै छ, किनभने यो महाधिवेशन हामीले यो टाइम होइन, होइन योभन्दा धेरै अगाडि हामीले गर्नु पर्थ्यो, तथापि पनि यो अन्तिम चरणमा आएछौँ र संविधान निर्माण गर्नुपर्ने कुरामा हामी सबै नेतृत्वले ध्यान दिनुपर्ने बेलामा यतापट्टि चाहिँ बढी महाधिवेशन नै नहुँदाखेरि त हामी आफ्नै आन्तरिक उल्झनमा परिन्छ, त्यसैले गर्दाखेरि महाधिवेशनलाई चाहिँ ढिलो गर्नै भएको छैन। अब भने चाहिँ एउटा कुरा प्रष्ट यो भन्न सकिन्छ, यहाँलाई आरोप जस्तो नलाग्छ, एजेन्डामा नेकपा एमालेको खास बहस पनि भएको छैन महाधिवेशनमा, अब यो पद मिलाउँदै ठिक्क भइरहेछ, व्यवस्थापन गर्ने हतारो भइरहेछ, त्यतितिर मात्रै छ ध्याउन। यसमा यो आरोप होइन र यो स्वीकार पनि गर्न सकिँदैन, किनभने महाधिवेशनमा पदको पनि कुरा त भइ नै हाल्छ, गर्छ नेतृत्व चयन पनि महाधिवेशनको एउटा मुख्य अभिभार नै हो। त्यसैले गर्दाखेरि अब को पदाधिकारी अध्यक्षमा को उठ्नुहुन्छ, उहाँलाई कसले सपोर्ट गरेछ, यो कुराको अर्थ रहन्छ नै। तर अहिलेको मुख्य काम भनेको विचारको छलफल र व्यवस्थापन पनि हो र पदाधिकारीको पनि हो, तर पदाधिकारी पहिलो चाहिँ होइन, पहिलो प्राथमिकता होइन, पहिलो प्राथमिकता भनेको विचार नै हो। र नेकपा एमालेको कुनै विचार छैन, एजेन्डा छैन पदको बाँडफाँड भन्ने चाहिँ यो गलत कुरा हो, म यसलाई स्वीकार गर्न सक्दिनँ। किनभने यति लामो समयदेखि हामी नै जनताको बहुदलीय जनवाद को बारेमा, सान्दर्भिकताको बारेमा होइन, यो सिद्धान्त हो कि होइन, यसको कार्यक्रम लागू हुन्छ कि हुँदैन, जनताको बहुदलीय जनवाद प्रयोग भयो कि भएन होइन, यसले कति समाजलाई प्रभाव पार्यो होइन, अब यो लागू हुन्छ कि हुँदैन, हाम्रो समाजको स्थिति के छ, आदि कुराहरूमा चाहिँ धेरै छलफल गऱ्यौँ र निकै केही वैचारिक कुराहरूमा पार्टीले परिष्कृत हुन पनि पाएको छ यो एक दुई वर्षको छलफलले। त्यसले गर्दाखेरि विचारमा छैन भन्ने कुरो होइन, तर विचारको छलफललाई चाहिँ ढोङ जस्तो देखाएर नेतृत्व हत्याउने पनि कसरत त एउटा ग्रुपले गरिरहन्छ नि त। त्यसले गर्दाखेरि केही केही साथीहरूलाई त्यस्तो चाहिँ विचारको छलफल केही छैन, नेतृत्वको होड भन्ने लायक हुनसक्छ, तर नेतृत्वको होड होइन, विचारकै छलफल हो। त्यतातिर हामी थप छलफलमा लागौँ, हामीलाई अघिदेखि सुरुदेखि यहाँलाई सुन्न थालेदेखि श्रोताले पर्खेर बस्नु भएको छ, उहाँहरू कुरा सकेसम्म सुनौँ हामी। तिलक लामिछाने हुनुहुन्छ सल्यानबाट, तिलकजी कार्यक्रममा स्वागत छ। हजुर नमस्कार। नमस्कार हजुर, आजको अतिथि विद्या भण्डारीलाई पनि मेरो हार्दिक नमस्कार। ल, मेरो पनि नमस्कार तपाईँलाई। हजुर, नेकपा एमालेको म एउटा शुभचिन्तक पनि हो, हजुर, त्यसैले मैले नेकपा एमाले भित्र महाधिवेशन नजिकै गर्दा विभिन्न गुटहरू उपगुटहरू बनेका छन् भन्ने सुन्नमा आउँदाखेरि एकदम दुःख लाग्छ, त्यस्तो नभइदिएको भए धेरै राम्रो हुन्थ्यो। आजको अतिथिलाई म के प्रश्न राख्न चाहन्छु भने, नेकपा एमाले पदाधिकारी किन बनाउन खोजेको हो, सबैलाई भाग पुर्याउनु हो कि के हो, अनि अर्को जिज्ञासा के छ भने गुटहरू छन् भन्ने सुन्नमा आउँछ, खास के कुरामा छ, सैद्धान्तिक रूपमा नै हो कि अथवा भागको लडाइँ हो, अनि अर्को जिज्ञासा छ केपी ओली र माधव नेपाल अघि सर्नु भएको छ नेतृत्वको लागि अब आउने महाधिवेशनबाट, हजुर पनि उपाध्यक्ष सम्हाल्दै आउनुभएको छ, यहाँ पनि एउटा सशक्त महिला नेत्री हुनुहुन्छ एमाले भित्रको, के हजुरले पनि आफ्नो नाम अगाडि ल्याउन मिल्दैन अध्यक्षको लागि आगामी महाधिवेशनमा? हुन्छ, तपाईँको तीनवटा जिज्ञासा तिनवटा जिज्ञासा सोधिसक्नुभयो, तपाईँले प्रश्न सोध्नुभयो, अरू साथीले पनि सोध्नु होला। तिलकजी धन्यवाद यहाँलाई, तपाईँको प्रश्नमा एकैछिनमा आउँछौँ हामी। जुम्लाबाट लालबहादुर बुढा हुनुहुन्छ, लालबहादुरजी कार्यक्रममा स्वागत छ। लालबहादुरजी उहाँले हामीलाई सुन्न सक्नु भएन। झापाबाट कृष्ण बराल हुनुहुन्छ, कृष्णजी कार्यक्रममा स्वागत छ। हजुर नमस्कार। नमस्कार कृष्णजी, भनिदिनुहोस्। भण्डारीजीलाई मेरो नमस्कार छ। नमस्कार, म झापाबाट कृष्ण बराल नेपाली शिक्षक हो। मेरो जिज्ञासा के छ भने, अहिलेको महाधिवेशनमा यो राजनीति गर्नलाई पनि 70 वर्ष उमेरको हद तोक्ने भन्ने कुरा आइराखेको छ। राजनीतिमा उमेरको हद तोक्नु कतिको सान्दर्भिक हुन्छ एउटा कुरा। दोस्रो, अहिले गाडीको लाइसेन्स निकाल्न समेत एसएलसी पास गर्नुपर्ने भन्ने कुरा आइरहेछ। हाँक्न होइन, देश हाँक्नलाई कुनै योग्यता चाहिने हो कि नचाहिने हो, त्यतातिर पनि शैक्षिक योग्यताको ख्याल गर्ने हो कि भन्ने मेरो प्रश्न हो। हुन्छ, तपाईँको जिज्ञासामा आइहाल्छौँ। शङ्ख सभाबाट विष्णु भण्डारी हुनुहुन्छ, उहाँको कुरा पनि सुनिहाल्यौँ। विष्णुजी कार्यक्रममा स्वागत छ। हजुर नमस्कार। हजुर, म विद्या कमरलाई पनि मेरो नमस्कार। नमस्कार। अब हाम्रो यो लोकतान्त्रिक व्यवस्थामा एउटा प्रतिस्पर्धा हुनु त कुनै अस्वाभाविक होइन थियो, होइन? तर हाम्रो नेकपा एमालेभित्र पनि एउटा अस्वस्थ खालको प्रतिस्पर्धा हुने हो कि भने हामी कार्यकर्ताहरूलाई एउटा हामी शुभ चिन्ह गर्दा अलिकति डर लागिरहेको छ। अब यो यो अस्वस्थ खालको प्रतिस्पर्धा हुने एउटा उसलाई कसरी स्वस्थ खालको प्रतिस्पर्धा कसरी बनाउन सकिन्छ भने विश्वास दिलाउन सक्नुहुन्छ? अनि त्यो धेरै ठुलो कार्य समिति बनाउनुको कारण के हो? सबैलाई पद चाहिएर त होला नि, होइन? एउटा होइन, अनि कार्यकर्ताहरू चाहिँ अब नेकपा एमाले भनेर हामी एउटा कार्यकर्ताहरू मरिमेटिरहेका छन् मरिमेटिरहेका छौँ, तर केन्द्रीय तत्त्वमै नेतृत्व गर्ने नेतृत्वमै एक आपसमा लडाइँ गर्ने एउटा त्यस्तो खालको परिपाटी भएपछि कसरी पार्टीको प्रगति होला भनेर तपाईँलाई म उ गर्न चाहिरहेको छु। यसलाई हामीले बुझ्ने भाषामा सबै बुझ्ने भाषा बताइदिए। हुन्छ हुन्छ, म कोसिस गर्नेछु है। हुन्छ, तिनैजनाको प्रश्नको जवाब दिनुहोला छोटो छोटोमा। अब तिनजना साथीहरूले जुन जिज्ञासा राख्नु भएको छ, म तिनैजनालाई आफ्नो तर्फबाट हार्दिक धन्यवाद दिन चाहन्छु। र अब अन्तिम प्रश्नकर्ताबाटै उत्तर सुरु गरौँ जस्तो मलाई लागेको छ। र जो भण्डारीजी भन्नुभयो शङ्खुवा सभाबाट, के छ भने हामीले पार्टीभित्र स्वस्थ प्रतिस्पर्धा गर्नुपर्छ र एउटा राजनीतिक संस्कारलाई स्थापित गर्नुपर्छ भन्ने नै मान्यता राखेका छौँ। र स्वस्थ प्रतिस्पर्धा गर्नको लागि नै यो बहसहरूलाई पनि महाधिवेशनको सम्मुखमा आएर चाहिँ खुला गरिएको हो। अब यसमा के हुन्छ भने, तर एउटाले चाहिँ नियम उल्लङ्घन गर्यो भने अस्वस्थ प्रतिस्पर्धा भइहाल्छ। त्यसैले गर्दाखेरि प्रतिस्पर्धामा भाग लिने एक वा दुई वा तिन जो साथीहरू नेताहरू हुनुहुन्छ उहाँहरूले सबैले आफ्नो अनुशासनको दायरामा बस्नुपर्छ भन्ने लाग्छ। र यो केन्द्रीय कमिटी ठुलो हुनु पछाडिको चाहिँ कस्तो लाग्छ भने, यो हाम्रो एउटा सामाजिक परिस्थिति पनि हो। पछिल्लो चरणमा अरू कम्युनिस्ट पार्टीहरू खास गरेर माओवादीले एकदम ठुलो ठुलो चाहिँ केन्द्रीय कमिटी बनाएर त्यसले केही मनोविज्ञानमा असर गरेको पनि छ एउटा कारण। अर्को कारण भनेको, अब उमेर चाहिँ उमेर एकदम नयाँ पुस्ताको नेताहरू पनि अब 50 भन्दा माथिको उमेरमा रहनुभयो, उहाँको काम गर्ने उमेर अब बिस्तारै सकिँदै जान्छ। त्यसैले गर्दा पुरानो पुस्ताले पनि काम गरिरहेको अवस्था र जो नयाँ दोस्रो पुस्ताको रूपमा आएकोले पनि केन्द्रीय नेतृत्वमा बसेर काम गर्न नपाएको अवस्था भएको हुनाले र उनीहरू त्यो नेतृत्व गर्ने अवसर नै नपाइकन चाहिँ राजनीतिक जीवनबाट रिटायर हुनुपर्ने हो कि भन्ने खालको अवस्था देखिएको दोस्रो कारण। तेस्रो भनेको, अब मुलुक चाहिँ राज्यको पुनर्संरचनाको जुन एजेन्डा आइरहेको छ, पुनर्संरचना पनि हुने र त्यो पुनर्संरचना गर्दाखेरि पनि अब सेन्ट्रल कमिटीको केन्द्रीय नेतृत्व अलिकति सशक्त भएर गाउँघरसम्म चाहिँ वैचारिक राजनीतिक साङ्गठनिक नेतृत्व प्रदान गर्न पर्छ भन्ने पनि एउटा कुराहरू आइरहेछ। यो दुई तिनवटा कारणले गर्दा केन्द्रीय कमिटी अलिकति ठुलो हुने, अनि अब महिलाको पनि त्यत्तिकै सहभागिताको कुराहरू उठेको छ। विभिन्न अब सामाजिक संरचनाको आधारमा पनि प्रतिनिधित्वको मागहरू भइरहेको छ. अब यी कुरालाई पनि एड्रेस गर्नुपर्ने र वैचारिक हिसाबले पनि पार्टी चाहिँ कमजोर नहोस् भनेर ध्यान दिनुपर्ने, यी कुराले गर्दा सेन्ट्रल कमिटी अलिकति चाहिँ ठुलो हुने कुरा भएको छ. तर पार्टीभित्रको गुट उपगुटलाई कसरी चाहिँ गर्नुहुन्छ भनेर अर्को प्रश्नकर्ताले पनि भन्नुभएको थियो. त्यसमा म के भन्न चाहन्छु भने हामीले पार्टीभित्र यो गुट उपगुट एकदम माथिदेखि तलसम्म प्यानलबाजी नहोस् भन्नको लागि सकेसम्म केन्द्रीय कमिटी सर्वसम्मत गरौँ. यदि केन्द्रीय कमिटी सर्वसम्मत हुन सक्दैन भने पनि पार्टीको मूल नेतृत्व अध्यक्ष सर्वसम्मत गरौँ. र यहाँ हाम्रो कम्युनिस्ट पार्टीमा कस्तो परम्परा हुर्क्यो भने एउटा नेता नेतृत्वमा आएपछि नमरुन्जेल ऊ मात्रै चाहिँ अध्यक्ष भइरहन खोज्ने होइरहनको लागि अनेक खालका शक्ति सञ्चय र अनेक खालका समीकरण गठबन्धन गर्ने प्रवृत्ति देखिएपछि त्यसलाई अब कसरी सैद्धान्तिक रूपमै निरुत्साहित गर्नुपर्छ, अन्त्य गर्नुपर्छ भन्ने हिसाबले हामीले आठौँ महाधिवेशनमा विधानको संशोधन गरेर दुई कार्यकालमा मूल नेतृत्वको चाहिँ नदोहोर्याउने दुई कार्यकाल भन्दा भन्ने प्रावधानलाई अध्यक्ष नदोहोर्याउने भन्ने प्रावधान त हामीले राख्यौँ. तर त्यो प्रावधानलाई पनि चाहिँ केही नेताले स्वीकार नगरेर बल गरिराखेको. अब पार्टीको विधान भूत प्रभावी हुँदैन. हिजो दुई तीन कार्यकाल गरे पनि फेरि पाउनुपर्छ, अध्यक्ष त हुन पाइएको थिएन नि भन्ने हिसाबले चाहिँ अब अलिकति प्रयत्नहरू गर्ने कारणले पनि अस्वस्थ हुने. र अब सर्वसम्मत ढङ्गबाट जानुपर्छ मूल नेतृत्व भनेपछि अब नेताहरूले अभिभावकीय भूमिका खेल्नुपर्छ माथिदेखि तलसम्म. भोलि अब जुन राष्ट्रका हाम्रा थुप्रै जवाफदेही जिम्मेवारीहरू छन् ती पुरा गर्नलाई पार्टी सशक्त ढङ्गले अगाडि बढ्नुपर्छ. अब नेताको दृष्टिमा सबै कार्यकर्ता बराबर हुन् उनीहरूको कामको आधारमा मूल्याङ्कन हुनुपर्छ भन्ने कुरामा त हामी बहस र पैरवी गरिरहेछौँ. तर मूल नेतृत्वमा बसेका केही नेताहरू र हिजो पटक पटक नेतृत्वमा बसेर पनि अतृप्त भएर चाहिँ फेरि चाहिँ त्यही नेतृत्वमा पदमा नबसी नेतृत्व गर्न सकिन्छ र भन्ने खालका जस्ता चाहिँ आसक्तिपूर्ण आशयहरू राखेर रा, कार्यकर्तालाई दबाब सिर्जना गर्ने प्रवृत्ति पनि देखिएको छ. त्यसलाई अन्त्य गर्नको लागि मूल नेतृत्वको हामीले सर्वसम्मत चयन गर्ने र दुई कार्यकालभन्दा नदोहोर्याउने भन्ने प्रावधानलाई चाहिँ अगाडि सार्न खोजेका हौँ. र यहाँहरूको जुन भावना छ पार्टीभित्र गुट उपगुट नहोस् भन्ने कुरा र मैले पनि दाबी गर्न सक्छु भन्ने सन्दर्भको जुन कुरा छ यसमा अब हामीले सर्वसम्मत ढङ्गबाट जानुपर्छ भनेर मैले दाबी नगरेको हो. किनभने अहिले पार्टीको बहालवाला अध्यक्ष जेएन कमरेड भूमिगत काल र अहिले गरेर करिब उहाँ पनि तीन कार्यकाल जस्तो गरेको देखिन्छ. माधव नेपाल कमरेडको पनि करिब तीन कार्यकाल समय गइसकेको छ. र तेस्रो वरियतामा भएको कमरेड केपी ओली अब आठौँमा उहाँ प्रयत्न गर्नु प्रतिस्पर्धामा, तर उहाँ थोरै हिसाबले त्यसमा नेतृत्व लिन सक्नु भएन. त्यसैले एउटा मौका दिनुपर्छ, नौमा उहाँ प्रतिस्पर्धा गर्नुहुन्छ भने हामी पदाधिकारीले सपोर्ट गर्नुपर्छ भनेर उपाध्यक्ष वामदेव कमरेड लगायत अब महासचिव ईश्वर पोखरेल म सचिवहरू हामी पाँचजना पदाधिकारीले उहाँलाई सपोर्ट गरेका हौँ. र उहाँले त अझ अगाडि बढेर दुई कार्यकाल होइन अब नेतृत्व हस्तान्तरणको हामीले जुन प्रक्रिया आठौँदेखि सुरु गऱ्यौँ त्यसलाई चाहिँ सहज ढङ्गले पार्टीभित्र लागू गर्नको लागि यो जुन आसक्ति छ यसलाई चाहिँ खण्डित गर्दै अगाडि बढ्नको लागि एक कार्यकाल मात्रै म चाहिँ गर्छु र नेतृत्व हस्तान्तरण गर्दै नयाँ पुस्तामा चाहिँ पार्टीलाई लैजान्छु भन्ने कुरा उहाँले व्यक्त गर्नुभएको छ. त्यसैले हामीले उहाँलाई सपोर्ट गरेका हौँ. यहाँलाई दुईवटा कुरा भन्छु. यहाँलाई यहाँले भन्नुभयो सपोर्ट गर्नको लागि आफ्नो मतलब अब इच्छा भए पनि अहिलेलाई थाती राखेँ भनेर भन्नु भएको मलाई लाग्छ. किन भन्दाखेरि हामीसँग यहाँले दुई वर्ष अगाडि कुरा गर्दा पनि पार्टीको नेतृत्व गर्ने इच्छा छ भनेर हामीले नेताहरूको प्रोफाइलभन्दा यहाँको पनि बनाएको त्यतिखेर भन्नुभएको थियो होइन, मलाई एकदम सम्झना छ त्यो भन्नुभएको थियो. त्यो भएर अब अहिले चाहिँ ठिक छ पालो दिउँ एउटा सिनियर नेता हुनुभयो भन्नुभयो. एउटा कुरा यो नेतृत्व हस्तान्तरणको कुरा यहाँले गरिरहँदाखेरि अब अहिले झलनाथ खनाल माधव नेपालको कुरा एउटा आयो, अरू जहाँ नेतृत्व हस्तान्तरणको कुरा छ जुन नेताहरू हुनुहुन्छ नेतृत्व हस्तान्तरणको जुन दावेदार अगाडि नेतृत्वको लागि हुनुहुन्छ उहाँहरू त एउटै खे ऊ भन्नु भन्छ नि एउटै छिमलबाट हुर्केको भनिन्छ नि, त्यस्तै उहाँहरू पाँचौँ महाधिवेशनबाट एकैचोटि आउनु भएको हुनुभयो नि त्यो हस्तान्तरण त कहाँ देखिन्छ होला त्यो त्यही त नेतृत्व हस्तान्तरण त गर्दै पुस्तान्तरण गर्ने भनेका छौँ हामीले त्यसैले चाहिँ अहिले अध्यक्ष झलनाथ खनाल हुनुहुन्छ होइन अब त्यसपछि अहिले नौमा केपी शर्मा ओली हुनुहुन्छ भने त्यसपछि अब दसौँमा अर्को नेता तयारी हुन्छ होइन र त्यसमा सहज नेतृत्व चाहिँ के भने त्यो जो कार्यभार सम्हालिसकेको नेताले चाहिँ त्यसमा प्रतिस्पर्धा नगर्ने नयाँले गर्ने अब नयाँमा त जो पनि हुनसक्छ त्यो आफूलाई इलिजिबल भएको होइन जसले बढी सपोर्ट जुटाउन सक्छ वामदेव गौतमले सपोर्ट जुटाउनुहुन्छ कि ईश्वर पोखरेलले सपोर्ट जुटाउनुहुन्छ कि अब विद्या भण्डारीले सपोर्ट जुटाउँछ कि अब त्यो त्यो त त्यतिखेरको कुरा हो अहिले नै हामीले पालो तोकेर यो पछि यो पछि यो भन्ने गरेका छैनौँ तर अहिले नौमा के त भने हिजो आठौँमा एकचोटि प्रतिस्पर्धा गर्नुभएको र अहिलेसम्म मूल नेतृत्वको रूपमा नरहनु भएको हुँदाखेरि उहाँलाई हामीले समर्थन गरेका हौँ यहाँ महिला पुरुषको कुरो होइन पार्टीलाई भावनात्मक ढङ्गले वैचारिक हिसाबले र सङ्गठनात्मक हिसाबले पनि एकताबद्ध गरेर कसले अगाडि बढाउन सक्छ यो नेपालको कम्युनिस्ट आन्दोलनलाई त्यो कुरालाई हामीले हेर्ने हो त्यसैले गर्दाखेरि अहिलेको लागि हामीले उपयुक्त चाहिँ नेतृत्वको पात्रको रूपमा हामीले केपी शर्मा ओलीलाई ठान्यौँ र हामीले समर्थन गर्यौँ त्यसको अर्थ अरू सबै चाहिँ अयोग्य भन्ने कुरा होइन एकदम योग्यतम व्यक्ति अरू हुनुहुन्छ दोस्रो पुस्तामा त्यही होइन तेस्रो पुस्तामा पनि अध्यक्षको क्यान्डिडेट हुन सक्ने व्यक्तित्वहरूको जन्म भइसकेको छ त्यसो त्यसले गर्दा क्रमशः जानुपर्छ भन्ने हाम्रो चाहिँ कुरा छ सबैलाई भाग पुग्नुपर्छ भागको कुरा होइन अब यदि यो नेतृत्व हस्तान्तरणको कुरा पाँचौँ पछि लगातार लागू भएर आएको भए अहिले चाहिँ आठौँमा केपी शर्मा ओलीले नेतृत्व गरेपछि नौमा अर्को नेताले चाहिँ दाबी गरेर अर्को नेता हुने बेला भइसक्थ्यो तर किनभने त्यो हामीले लागू गर्नै सकेनौँ बल्ल बल्ल आठौँमा विधि विधान चाहिँ व्यवस्था गऱ्यौँ तर त्यो विधि विधानलाई पनि भूत प्रभावी हुँदैन भनेर च्यात्ने कोसिस भइरहेछ नि त अब अहिले पनि लागू गर्न सक्नुहुन्छ भन्ने चाहिँ शङ्कै देखेको छ किनभने अहिले जसरी उम्मेदवारी घोषणा यहाँहरूले बाहिर निकाल्दा सार्वजनिक रूपमा मिल्दैन होइन त्यो चाहिँ अब हामीले वास्तविक पोइन्टहरू वास्तविक वस्तु परिस्थितिको आधारमा विश्लेषण गरौँ होइन को कसले कति समय चाहिँ पार्टीको नेतृत्व गर्नुभयो त्यसलाई कि हामी आँखा चिम्लिन सकिन्छ जस्तो हाम्रो पार्टी 32 सालमा कोअर्डिनेसन केन्द्र हुँदै होइन 47 सालमा चाहिँ एमाले भएर अहिले हामी अगाडि बढिरहेका छौँ होइन कोअर्डिनेसन केन्द्र माले त्यसपछि हामी चाहिँ माले र मार्क्सवादी एकीकरण भएर नेकपा एमाले भएको अब यो परिवेशमा के देखिन्छ भने करिब यो 39-40 वर्षको इतिहासमा पहिले कमरेड सिपी मैनाली महासचिव हुनुभयो होइन उहाँले केही समय काम गर्नुभयो तर पछि उहाँले पार्टीलाई नेतृत्व गर्न सक्नु भएन त्यसपछि नेतृत्व परिवर्तन भएर झलनाथ खनाल बन्नुभयो र त्यसपछि पनि पार्टीभित्र कतिपय वैचारिक डिबेटहरू भएर अगाडि बढ्दै गएपछि त्यहाँभित्र चाहिँ अब मदन भण्डारीको उदय भयो त्यसपछि मदन भण्डारीले नेतृत्व गर्नुभयो होइन र मदन भण्डारीले नेतृत्व गरिरहेको बेलामा पार्टी मार्क्सवादी र माले एकीकरण भएर नेकपा एमाले भयो मनमोहनजी अध्यक्ष र मदन भण्डारी महासचिव हुनुभयो र मदन भण्डारीको कार्यकाल करिब तपाईँको चाहिँ 4.5 वर्ष मात्रै रह्यो र त्यो प्रश्न जोडिहाल्छु यहाँ एउटा प्रश्न आइरहेको छ यहाँले सन्दर्भ ठ्याक्क उठाउनु भयो सुमेश खत्रीले सिनामगढबाट लेख्नु भएको छ एसएमएसमा फेसबुकमा नेकपा एमाले मदनको बहुदलीय जनवाद अँगारेपछि पनि नाम पनि कम्युनिस्ट पार्टी बहुदलीय जनवादी हुनुपर्ने तर किन मार्क्सवादीले लिनवादी भनिरहेको छ यो नामले नै मदनको मान मर्दन गरे जस्तो लाग्छ तपाईँले चाहिँ के सोच्नु भएको छ भनेर प्रश्न सोध्नु भएको छ यहाँले सन्दर्भ उठाएको बेला मैले सोधेँ हो अब चाहिँ यसरी गर्दाखेरि नि करिब 30 वर्षको अवधि चाहिँ हाम्रो कमरेड झलनाथ खनाल र कमरेड माधव नेपालले यो पार्टीको नेतृत्व गरिसक्नु भएको छ जिम्मेवारी सम्हालिसक्नु भएको छ त्यसो भइसकेपछि त हाम्रो 4 वर्षको कार्यकाल हो पहिले अब यो लम्बिएर 5 वर्ष भयो 5 वर्ष पनि क्रस भएर पाँच छ महिना गइसक्यो. त्यसले गर्दा त पार्टी चाहिँ जुन अगाडि एकदम चाहिँ बढेर उचाइ हासिल गर्दै जानुपर्ने हो नि, त्यसले त झन् त्यहीँ त्यहीँ अब ठिङ्गुरिने भन्छन् नि एउटा हाम्रो नेपाली भाषामा, त्यस्तो खालको स्थिति हुनसक्छ. त्यसैले चाहिँ अगाडि बढ्दै जानुपर्छ, नयाँ नयाँ नेतृत्व चाहिँ विकास भएर आउनुपर्छ. त्यस्तो बेजोड नेतृत्व बेजोडा त कोही पनि छैन नि भन्ने हाम्रो भनाइ छ. र जहाँसम्म मार्क्सवाद लेनिनवादको कुरो छ, मार्क्सवाद लेनिनवाद को मार्गदर्शनमै हाम्रो पार्टी इस्टाब्लिस भएर यहाँसम्म आएको हो. तर होइन, यस्तो हो, जनताको बहुदलीय जनवाद नेपालको क्रान्तिको कार्यक्रम भनेर हामीले जुन सुरु गर्यौँ भनेको चाहिँ मदन भण्डारीले ल्याउनुभयो नेपालको मौलिक कार्यक्रम, र पाँचौँ महाधिवेशनमा भारी बहुमतबाट यो पारित भएर लागू भएको छ. वास्तवमा नेपालको परिवेशमा यो नै एउटा मार्क्सवाद हो, मार्क्सवादको नयाँ रूप नयाँ संस्करण भन्दा हुन्छ. र नेकपा एमाले भने नेकपा एमाले नभनेर नेकपा मात्रै भने पनि हुन्छ, र यो त्यस्तो चाहिँ पहिचानको ट्याग झुन्याइरहनु पर्ने स्थिति होइन. र जनताको बहुदलीय जनवादको परिभाषा गर्दाखेरि यसको ग्राउन्ड के हो त, कसरी आयो होइन, यसको दर्शन को बारेमा हामीले छलफल गर्दाखेरि यी कुराहरूमा चाहिँ हामी पृष्ठभूमि सबै चाहिँ पाउँछौँ होइन. त्यसैले गर्दाखेरि द्वन्द्वात्मक भौतिकवादको आधारमा नै यो विकास भएर यहाँसम्म आएको, र अहिलेको चाहिँ एक्काइसौँ शताब्दीको मार्क्सवादको रूपमा नेपालमा यो वास्तवमा इस्टाब्लिस भइसकेको कुरा हो. नभने पनि फरक पर्ने कुरा होइन, तर चाहिँ हामीले अहिलेसम्म आफूलाई मार्क्सवादी लेनिनवादी भन्दै आएको परिवेशमा यदि हामीले यो कुरालाई अहिले हटायौँ भने एउटा कार्यकर्तामा पनि अन्यल पर्न जान्छ. र यहाँ के हुन्छ भनेदेखि, अब कम्युनिस्ट पार्टी एकभन्दा बढी छन्, अनि कुन पहिचान भन्दाखेरि अब जो नेता हुन्छ उसैको नाम चाहिँ त्यसको पछाडि झुन्ड्याइदिन बेर छैन. हेर्नु, एकै टेक्निकल कुराहरू पनि छन् सिद्धान्तमा समस्या नभए पनि. त्यसले गर्दाखेरि यो पहिलादेखि रहँदै आयो जुन मार्क्सवादी लेनिनवादी भनेर, त्यो पनि एकीकृत भएपछि. एमाले हुनुको कारण के भने, पहिले त माले मात्रै थियो, मार्क्सवादी लेनिनवादी थियो ब्राकेटभित्र, नेकपा होइन मार्क्सवादी लेनिनवादी. तर पछि एमाले भनेको चाहिँ मार्क्सवादीसँग एकीकृत भइसकेपछि एमाले एकीकृत मार्क्सवादी लेनिनवादी भएको हो. त त्यसको खास गहिराईमा गएर विश्लेषण गर्ने हो भने नराखे पनि खास फरक पर्दैन. तथापि पनि यो चाहिँ के भन्ने, हाम्रो अहिलेको जुन परिवेश छ त्यो परिवेशको आधारमा राख्नुपर्ने स्थिति हो, नभए नेपाल कम्युनिस्ट पार्टीले मात्रै पनि काम चल्छ. हामीसँग अझै धेरै सहभागीहरू हुनुहुन्छ फोनमा, उहाँहरू कनेक्सन सुनौँ. हामी सिन्धुलीबाट शम्भु घिमिरे हुन्छ. शम्भुजी कार्यक्रममा स्वागत छ. शम्भुजीको टेलिफोन लाइन काटिसकेको छ, अलिक पर्खिनु भयो उहाँले हामीलाई. धनबहादुर नेपाली रूपन्देहीबाट हुनुहुन्छ. धनबहादुरजी कार्यक्रममा स्वागत छ. धनबहादुरजी, उहाँको पनि सम्पर्क विच्छेद भइसकेको छ. कुमार गुरुङ हुन्छ हामीसँग इलामबाट. कुमारजी कार्यक्रममा स्वागत छ. हजुर नमस्ते. मेरो अतिथिज्यूलाई पनि नमस्ते. मेरो पनि नमस्ते. मैले विशेष राख्नु खोजेको प्रश्न के हो भने, यो एमालेको अधिवेशन आइरहेको सन्दर्भमा हरेक अधिवेशनमा पार्टी सुदृढीकरणको एजेन्डाहरू अगाडि बढाउने पार्टीको एउटा नीति हुन्छ होइन? तर अहिले यो अधिवेशनले एउटा ठुलो एउटा हलचल के लिइरहेछ भने, अब केन्द्रदेखि तल कार्यकर्ता स्तरसम्म पार्टीको गुटबन्दीको एउटा अभियान जस्तै एउटा चलिरहेको छु, म त्यो नजिकबाट निहालिरहेछु. अनि त्यो एउटा त्यसको कारण के हो? अर्को भनेको, तपाईँले अघि भनिरहनु भएको छ यो गुट भनेको पदको लागि लडाइँ होइन भन्ने खालको कुरा गर्नुभयो. यदि पदको लागि यो वैचारिक लडाइँ होइन भने उहाँको लगभग लगभग कुरा अलिअलि बुझियो उहाँको. हामीसँग ज्योति नारायण शाह हुनुहुन्छ सर्लाईबाट, उहाँको कुरा पनि सुनौँ. ज्योतिजी नमस्कार. नमस्कार. ल, कुरा नमस्कार. नमस्कार ज्योतिजी. नमस्कार. सर सुन्नुहोस् न, हाम्रो माधव कुमार नेपाल र केपी ओली बिच हजुर जुन चरण गुटबन्दीको लागि विवाद परेको छ नि हजुर, त्यसमा हजुरले अब के भूमिका खेल्दा र कसरी यसलाई मिलाएर चल्दा हुन्छ, र हाम्रो जनता नेपाली जनताले संविधान पाउँछ होला, यसमा हजुरले विचार राखिदिनु है हजुर. हस् नमस्ते. नमस्कार. ज्योतिजी कुमारजी, तपाईँहरू जिज्ञासा राख्ने साथीहरूलाई धन्यवाद छ। वास्तवमा हामी के भने, जो सिनियर नेताहरू हुनुहुन्छ पार्टीको नेतृत्व गरिसक्नु भएको अथवा विभिन्न कारणले पार्टीको नेतृत्व नगरेर पनि अब सिनियर पुस्तामा भइसक्नु भएको उहाँहरूलाई हामीले पार्टीको अभिभावकको रूपमा र एकदम उहाँहरूलाई चाहिँ सर्वमान्य नेता, खास गरेर झलनाथ खनाल, माधव नेपाल, केपी ओली पार्टीको एकदम सर्वमान्य नेता, सबैको नेता, देशकै वानहरू नेता हो, त्यसमा पनि पार्टीमा पनि एउटा खेमा मात्रै होइन सबैको नेता बन्न सक्नुपर्छ, त्यस अनुसारको उहाँहरूले मन र दिमागलाई फराकिलो बनाउनुपर्छ भन्ने हाम्रो एकदम आग्रह छ। त्यसैले गर्दाखेरि हिजो सँगै सँगै त्यतिका वर्षसम्म भूमिगत जीवनदेखि जेल जीवनसम्ममा चाहिँ सहयात्रा गरेका, कठोर पञ्चायती व्यवस्था निरङ्कुशताको विरुद्ध लडेका नेताहरूको बिचमा मनमुटाव हुनु हुँदैन, एकदम राम्रो भाइचारा सम्बन्ध हुनुपर्छ भन्ने कुरामा पनि हाम्रो उहाँहरूलाई अनुरोध भइराखेको छ। तर पनि कस्तो हुन्छ भने व्यवहारिक कुरालाई हामीले बुझ्नु पर्दछ। महाधिवेशन आएपछि अब नेतृत्वको सवाल उठिहाल्छ, विचारको सवाल सँगसँगै, मूल त यो विचारकै छलफल हो। मैले पनि भने हाम्रो नेपाली समाजको चरित्रको बारेमा, हाम्रो सिद्धान्तको बारेमा जब जसले मार्गदर्शन गर्न सक्छ कि सक्दैन, जब जसले मार्गदर्शन गरिरहेछ भने मार्क्सवाद लेनिनवाद भनिरहनु पर्छ कि पर्दैन, आदि कुरामा त छलफल हुन्छ नै, भइ नै राखेको छ। तर मार्केटमा बढी के आउँछ भने नेतृत्वको होडबाजी भयो भन्ने कुरा चाहिँ बढी आउँछ। अनि नेताहरू टुडी खेलमा गएर पुरै अब त्यहाँ गएर गाली गरेपछि आउँदैन त मार्केटमा भनेको कुरा। अब त्यो अलिअलि त त्यही त प्रतिस्पर्धा चुनाव कोठाभित्र। अब अहिलेको खुला समाजमा के भन्ने तपाईँलाई, कोठाभित्र गरेका कुरा पनि भित्ताको पनि कानुन छ भने जस्तो बजारमा आइहाल्छ भने बजारमा नभनेर कहाँ भन्नु, जहाँ कार्यकर्ता छन् त्यहाँ त भन्नु परिगयो। अब कार्यकर्ता धेरै छन्, माइक लगाउनु परिगयो, माइक लगाएपछि सबैको हात हातमा मोबाइल हुन्छन्, टिभी हुन्छ, अब क्यामेरादेखि लिएर सब भएपछि यो कुरा त खुला, हाम्रो पार्टीको जीवन भनेको एउटा खुला किताबको पाना जस्तो हो, सबैले पनि दुनियाँले मूल्याङ्कन गर्न सक्छन् भन्ने हाम्रो मान्यता हो। हामी एकदम यसमा लोकतान्त्रिक सोचमा छौँ। त्यसले गुट उपगुटलाई अन्त्य गर्नको निमित्त हामीले प्रमुख नेता सर्वसम्मत भनेका हौँ। तर कोही प्रतिस्पर्धा गर्छु म, मलाई वञ्चित गर्न खोजियो भन्छ भने प्रतिस्पर्धामा त आउँछ नै, प्रतिस्पर्धामा आइसकेपछि दुई प्यानल जस्तो हुन्छ नै, त्यसले गर्दा गुट उपगुट जस्तो देखिन्छ, त्यो गुट त्यसलाई गुट उपगुट मान्नु हुँदैन, स्वस्थ प्रतिस्पर्धा गर्नुपर्दछ। यो प्रक्रिया हो प्रजातान्त्रिक निर्णय, किनभने अनिर्णयको बन्दी बन्न सकिँदैन। मूल नेता सर्वसम्मत गरौँ अनि अरू चाहिँ खुला प्रतिस्पर्धा गरौँ भन्दाखेरि नमानिसकिसकेपछि त अब अनिर्णयको बन्दी कसरी भइरहने, निकास त दिनुपर्छ पार्टीलाई। त्यसरी लाइन लाएर भोट हाल्ने खालको स्थिति आउँछ, लाइन लाएर भोट हाल्ने स्थिति आएपछि कसले कता भोट हाल्यो त्यो कारणमा मान्छे पङ्क्ति विभाजित हुन सक्दछ है। त्यसैले कम्तीमा पनि मूल नेतृत्वको कारणले पङ्क्ति विभाजित नहोस् भन्ने हाम्रो एकदमै प्रयास हो अहिले। अब छलफल भइरहेछ, भित्र एकदम छलफल भइरहेछ, र यसमा जिएन खनाल र माधव नेपालले नेतृत्वको दावी गर्नु हुँदैन भन्ने हामीले उहाँहरूलाई अनुरोध गरिराखेका छौँ। पर्सनल्ली धेरै त हामीले भन्न सकेका छैन, भन्नुपर्छ किनभने बेला आउँदैछ, बाहिर बढी छलफल भइरहेको छ, र उहाँहरूको स्थान भनेको चाहिँ हाम्रो पार्टीमा एकदम शीर्ष स्थान, उच्च स्थान, होइन सर्वमान्य नेताको स्थान हुनुपर्छ भनेर मैले त कति इन्टरभ्यू नै पनि मैले गरी भनिरहेको छु यस विषयमा। हामीसँग केही सहभागीहरू कुरा लिइहालौँ हामी, उहाँहरू अझै पनि आउनु भएको छ। सुन्दरी जल काठमाडौँबाट हरिबोल बुढा थोकी हुनुहुन्छ, हरिबोलजी कार्यक्रममा स्वागत छ। धन्यवाद, नमस्कार। नमस्कार, एउटा मात्र प्रश्न राखिदिनु, समय थोरै छ। एउटा कुरा के भने नि, हजुर 70 वर्ष लागू हुन्छ भने निरोगिताको प्रमाण पत्र पनि पेश गर्ने प्रावधान राखे राम्रो हुन्थ्यो, अनि अध्यक्षको रूपमा नेतृत्व दुई पटक गर्ने भन्ने महासचिवको रूपमा अध्यक्षको रूपमा एक पटक गर्छु भन्दा आकाशै खस्दैन। मेरो विचारमा संसदीय दलको नेता पनि अध्यक्ष पनि कमरेड ओली केपी ओली हुन मिल्ने भन्दाखेरि बरु वरिष्ठ नेता झलनाथ स्वत हुनुहुन्छ निवर्तमान अध्यक्षको अध्यक्षले, माधव नेपाल अध्यक्ष, संसदीय दलको नेता केपी ओली भइहाल्नुहुन्छ। यस्तो सन्तुलित निर्णय गरेर सर्वसम्मत गरेदेखि पार्टी जीवन्त हुन्थ्यो, नत्र माधव नेपाल अध्यक्ष हुनु भएन भने पार्टीलाई चाहिँ घाटा हुन्छ, अब मिडियामा बोल्न मिल्दैन, यसमा तपाईँको भूमिका के हुन्छ? ल, तपाईँको जिज्ञासामा आउँछु हरिबोलजी। दीपक पाठक चितवनबाट हुनुहुन्छ, दीपकजी कार्यक्रममा स्वागत छ। हजुर नमस्ते। नमस्कार, एउटा मात्रै प्रश्न राखिदिनु न, एकदम छोटो समय छ। नमस्ते नमस्ते। मेरो प्रश्न के छ भने तपाईँ अहिले उपाध्यक्ष पदमा हुनुहुन्छ, वास्तवमा तपाईँ उपाध्यक्ष हुनुहुन्छ, उपाध्यक्ष भएर के गर्नु भएर अध्यक्ष हुनु भयो भने भविष्यमा नेपाली महिलाहरूको लागि के गर्न सक्नुहुन्छ र के गर्ने विचार गर्नु भएको छ त्यो विषयमा स्पष्ट पार्नु हुन्छ, त्यो भविष्यको कुरा अलिक पछि पनि गर्न सकिन्छ। दिपकजी, कैलालीबाट हामीसँग पदम राजु ओझा हुनुहुन्छ। पदमजी, कार्यक्रममा स्वागत छ। हजुर नमस्कार। नमस्कार, एकदम छोटोमा राख कुरा राख्नु। अतिथिज्यूलाई नमस्कार। नमस्कार। मलाई लाग्छ हजुर, यो घोषणा सभामा जो केपी शर्मा ओलीले म अस्वस्थ मान्छे वाम यो नेतृत्व गर्दै अघि बढिरहे स्वस्था सुखीहरू यसरी लागिरहे भनेर जो भन्नुभएको छ नि, साँच्चीकैमा के अस्वस्थ मान्छेले अपेक्षाकृत रूपमा एमालेलाई अगाडि बढाउन सक्ला भनेर तपाईँहरू जति पनि लागिरहनु भएको छ त्यो लाइनमा के साँच्चीकै त्यो सार्थक होला र? यति मात्रै मेरो प्रश्न। धन्यवाद तपाईँलाई पदमजी। समीर खड्का हुनुहुन्छ काभ्रेबाट। समीरजी, कार्यक्रममा स्वागत छ। हजुर नमस्कार। नमस्कार विद्याजी, अभिवादन। हजुरहरूको यो महाधिवेशन जुन आउँदाखेरि गुटहरू त चुनावमा जाँदा गुट त भइहाल्छ त्यो त अवश्य नै हो, तर यसमा चाहिँ बहस चाहिँ विचारको आधारमा गर्नुपर्ने ठाउँमा चाहिँ हिजो चाहिँ कुन व्यक्तिले के गर्यो र कसको नेतृत्वले के गर्यो भने चाहिँ यो चाहिँ पल्लो स्तरको चाहिँ बहस गरेर चाहिँ पार्टीको पद हत्याउनु कतिसम्मको चाहिँ सहजता हो, अनि अर्कोतर्फ चाहिँ तपाईँहरूको चाहिँ यो सबैलाई चाहिँ पार्टीमा चाहिँ भागबन्ड पार्टीमा पदै पुर्याउने चाहिँ यो उद्देश्यले चाहिँ भोलि गएर पार्टी चाहिँ कहाँ पुग्छ? योभन्दा चाहिँ झलनाथलाई नै तपाईँहरूले सर्वसम्मतको चाहिँ अध्यक्ष बनाएर गए चाहिँ सबैको नेतृत्व चाहिँ हुन्थ्यो कि? हुन्छ, धन्यवाद तपाईँहरूको एकदम छोट छोटो। अब तपाईँले अघि पनि मेरो कुरा सुनिसक्नुभयो होला, हामीले चाहिँ नेतृत्व परिवर्तन गर्दै हस्तान्तरण गर्ने विधिलाई अवलम्बन गर्ने भनेर स्थापित गर्न खोजिरहेका छौँ, हामी त्यही लाइनमै जान्छौँ। त्यसैले दुई कार्यकाल निर्वाह गरिसकेका नेताहरूले नयाँ नेतालाई जिम्मेवारी दिनुपर्छ भन्ने हाम्रो पहिलो कुरा हो, हामी यसमा दृढतापूर्वक उभिएका छौँ। किनभने पार्टीको स्वस्थता र पार्टीको दीर्घ जीवनको लागि हामीले नेतृत्व हस्तान्तरण गर्दै पुस्तान्तरण गरेर चाहिँ 20 वर्ष 25 वर्ष होइन 100 वर्षसम्म पनि चाहिँ नेतृत्व एउटा चाहिँ मूल मान्यताबाट विचलित नभई अगाडि बढ्नुपर्छ मुलुकका लागि भन्ने हाम्रो सोच रहेको छ। हामी पार्टीलाई स्वस्थ बनाउनकै लागि नै यो नेतृत्व हस्तान्तरणको कुरा गरेका छौँ। र अर्को उमेरको कुरा आयो नि, उमेरको नेताले एकजनाले पनि प्रस्ताव गर्नुभयो, होइन उमेरको कुरा उठिराखेको छ, होइन त्यो गर्ने त यो आउँदैन थियो होला कि, यो झमेला नि होइन, झमेला त अब सबै 70 वर्षभन्दा मुनिकै हुनुहुन्छ, 60-65 वर्षको रेन्जमा हुनुहुन्छ नेताहरू होइन, र 70 वर्षको कुरा उठेको हो एकचोटि हेर्नुहोस् होइन, तर त्यो चाहिँ अब राजनीतिमा त्यसरी उमेरको हद राख्ने कि नराख्ने भन्ने पनि त्यत्तिकै उठेछ र त्यो हामी त्यस्तो एकदम निर्कोलमै हामी पुगिसकेको अवस्था होइन, तर सामान्यतया मान्यता के भने 70 वर्ष भइसकेपछि नेतृत्वमा चाहिँ नदोहोऱ्याउने बरु अब एउटा अभिभावकीय रूपमा सल्लाहकारमा बस्नुपर्छ भन्ने पनि त्यत्तिकै मान्यता आएको छ है, यसलाई यसरी नै बुझौँ। मेरो व्यक्तिगत विचार भन्नुहुन्छ भने 70 वर्ष पछि अझ म त भन्छु अब 65-66 वर्ष पछि नै यसमा रिटायरमेन्ट लिँदा हुन्छ भन्ने छ, जहाँसम्म नेतृत्वको होड भन्नुभयो होड कसले गरेको छ त्यो बुझ्नु पर्यो तपाईँहरूले होइन, अब भइसकेकोले पटक पटक दोहोऱ्याउन चाहनेलाई चाहिँ तपाईँ स्वस्थ भन्नुहुने, अनि नयाँ नेतृत्व आउन चाहनेलाई जुन दमन गर्न खोजिएको छ त्यसलाई त्यो चाहिँ के हो, यो अब दुनियाँले पनि हामी पैरवी गर्नुपर्ने कुरा हो। त्यसैले गर्दाखेरि अब जस्तो केपी शर्मा ओलीले नेतृत्वमा आउन खोजेको कुरालाई चाहिँ अब दोहोरो भन्ने कुरामा उहाँले त मैले अघि पनि भने उहाँले सार्वजनिक भन्नुभएको छ एक कार्यकालमै बरु नेतृत्व हस्तान्तरण गर्दै जाउँ, दोहोरो जिम्मेवारीमा नबसौँ, र पार्टी अध्यक्ष भइसकेपछि कि त सिद्धान्त नै पार्टी अध्यक्ष नै दलको नेता हुने व्यवस्था गरौँ, होइन भने चाहिँ पार्टी अध्यक्षले पार्टी अध्यक्षको भूमिका खेल्छ, दलको नेताले दलको नेताको भूमिका खेल्छ, फेरि दलको नेता हुने बित्तिकै प्रधानमन्त्री हुन्छ भन्ने कुरा पनि छैन, हाम्रो पार्टीमा त्यो खण्डित पनि भइसकेको छ। हिजोको दिनमा चाहिँ दलको नेता झलनाथ खनाल हुनुहुन्थ्यो, प्रधानमन्त्री माधव नेपाल हुनुभयो, त्यसैले दलको नेता हुने बित्तिकै प्रधानमन्त्री हुन पाइन्छ, त्यसको लागि होड गरे भन्ने कुरा पनि यो गलत हो। त्यसैले यो कुरामा चाहिँ हामीले स्वस्थताको लागि र सामूहिक नेतृत्व प्रणालीलाई स्थापित गर्नको लागि दोहोरो जिम्मेवारीमा नबस्नको लागि घोषित एउटा चाहिँ लक्ष्यहरू लिएर नै हामीहरू अगाडि बढेका छौँ, त्यसमा त मलाई लाग्छ सबैजना प्रष्ट नै हुनुहुन्छ होला। अब अन्त्यमा भनिदिनुहोस्, अब नवौँ महाधिवेशनले चुन्ने नेतृत्व कस्तो खालको हुन्छ भनेर चाहिँ अब भनिदिनुहोस् त, अब अहिले हेर्दाखेरि